गर्छु मैले तिमलाई के थाहा छ र कति माया गर्छु मैले तिमलाई के थाहा छ र तिमी नै हो जीवन मेरो तिमी नै संसार कति माया गर्छु मैले तिमलाई के थाहा छ र तिमी नै हो जीवन मेरो तिमी नै संसार कति माया गर्छु मैले तिमलाई के थाहा छ र सधैँभरि तिम्रो काखमा खेलिरहन पाऊ जीवनभरि हाँसी खुसी तिम्रै हुन पाऊ सधैँभरि तिम्रो काखमा खेलिरहन पाऊ जीवनभरि हाँसी खुसी तिम्रै हुन पाऊ जीवनभरि हाँसी खुसी तिम्रै हुन पाऊ कति माया गर्छु मैले तिमलाई के थाहा छ र दिलमा बसेको मान्छे तिमी हौ मनभरि मुटुभरि तिमी नै तिमी छौ मेरो दिलमा बसेको मान्छे तिमी हौ मनभरि मुटुभरि तिमी नै तिमी छौ मनभरि मुटुभरि तिमी नै तिमी छौ कति माया गर्छु मैले तिमलाई के थाहा छ र तिमी नै हो जीवन मेरो तिमी नै संसार कति माया गर्छु मैले तिमलाई के थाहा छ र